नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। चितवनको जुगडीमा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु, 11 जना घाइते। निजामती कर्मचारी युनियनको नयाँ कार्य समिति चयनका लागि भएको मतदान सकियो। नेकपा माओवादीसँग पार्टी एकता गर्नु अनिवार्य रहेको ए माओवादी नेता भट्टराईको भनाई। दोबेघाटको औचित्य अझै पनि रहेको तर्क। स्पेनमा एक महिला नेत्रीको गोलीहानी हत्या। नाइजेरियामा अपहरणमा परेका बालिकाको खोजीमा अमेरिकी सेना सक्रिय। र सौराहामा जारी गैंडाका फुटबलको पहिलो क्वार्टर फाइनलमा आज कावासोती र भण्डारा भिड्दै आइपिएलमा चेन्नई र राजस्थान तथा बेङ्गलोर र दिल्ली भिड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। नारायणगढ मुगलिन सडक खण्ड अन्तर्गत जुगेडीमा आज बिहान भएको सवारी दुर्घटनामा परि 2 जनाको मृत्यु भएको छ। बिहान करिब 9 बजेतिर भएको दुर्घटनामा 11 जना घाइते भएका छन्। मृत्यु हुनेमा चितवनको खैरनी गाउँ विकास समिति वडा नम्बर 4 निवासी 65 वर्षीय केशव माया रावल र जुटपानी गाविस वडा नम्बर 4 निवासी 81 वर्षीय मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नानगढबाट मुगलिनतर्फ जाँदै गरेको G1 2807 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको G11 छ। 1257 नम्बरको टाटा सुमोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको G4 5696 नम्बरको बससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनास्थलमा मृत्यु भएका दुवै यात्रु सुमोका थिए। दुर्घटनामा परि घाइते भएका 3 वटै सवारी साधनका 11 जना घाइतेहरूको भरतपुरका 2 वटा मेडिकल कलेजमा उपचार भइरहेको छ। नेपाल निजामती कर्मचारी युनियनको नयाँ कार्य समितिका लागि निर्विरोध नभएका र सहमति जुट्न नसकेका पदहरूमा भएको मतदानको मतगणना अहिले केही बेरमा सुरु हुँदैछ। युनियनको अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित केही पदमा निर्विरोध भए पनि अन्य पदहरूमा सहमति हुन नसकेपछि बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म मतदान भएको थियो। जम्मा 573 मतदातामध्ये 562 जनाले मताधिकार प्रयोग गरेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो। साँझसम्म सबै पदको अन्तिम परिणाम आउने पनि न्यौपानेले बताउनुभयो। युनियनको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, 4 वटा सचिव, महिला केन्द्रीय सदस्य लगायत अन्य पदहरूमा मतदान भएको युनियनका जिल्ला अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो। युनियनको वरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद पोखरेल, विष्णु बहादुर राईमाझी, महेन्द्र प्रकाश शर्मा, महिला उपाध्यक्षमा दुर्गा देवी आत्रेय र बिन्दा कुमारी नेपालको उम्मेद्वारी परेको छ। खुल्लातर्फ 4 सचिवका लागि 15 जनाले उम्मेद्वारी दिएका छन्। सचिव पदमा कमला पोखरेल, केशव प्रसाद गौतम, गोपाल प्रसाद ढकाल, नवराज सुवेदी, नवराज जैसी, नारायण प्रसाद शर्मा, दुर्गा प्रसाद फुयाल, मनोज कुमार सुनवार, विष्णु प्रसाद ग्यावाली, राजु प्रसाद उब्रेती, टंकनाथ पौडेल, राजेन्द्र बुढाथोकी, लीलाधर अर्याल, सुभाष कुमार कोइराला र रामकुमार कोइरालाको उम्मेद्वारी परेको छ। श्रेणीविहीन उपाध्यक्षका लागि सोमनाथ कोइराला र शंकर पुरी, पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्षतर्फ दिपेन्द्र कुमार खत्री, नवराज राई, महेश पन्त र शंकर बस्नेतको उम्मेद्वारी परेको छ। त्यस्तै पश्चिमाञ्चलमा किरण राज तिवारी र जयेश्वर पन्थी, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा नन्दराम चौलागाई, पदम बहादुर जीसी, विष्णु दत्त रेग्मी, शान्तराज अधिकारीको उम्मेद्वारी परेको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो। युनियनको 6 औं अधिवेशनमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदसहित केही पद भने सर्वसम्मत भएका छन्। अध्यक्षमा पुनः सुबोध कुमार देवकोटा, महासचिवमा जित बहादुर मडई र कोषाध्यक्षमा नवल कुमार मल्ल सर्वसम्मत निर्वाचित भएका हुन्। निर्विरोध हुनेमा मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी, मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी सचिवमा जगत बहादुर मगर, मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा प्रेम बहादुर निदाल, केन्द्रीय स्तरका कार्यालयबाट क्षेत्रीय उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्।

खेल समाचार। पूर्वी चितवनको सौराहामा जारी प्रथम गैंडा कप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टर फाइनलका खेल सुरु हुँदैछन्। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा यङ स्टार कावासोती र हर्दी युवा समाज भण्डाराबीच प्रतिस्पर्धा हुनेछ। यसअघि यङ स्टारले त्रिवेणी युथ क्लब मंगलिन्द्र भण्डाराले रामपुर फुटबल क्लब रामपुरलाई पराजित गरेका थिए। खेल दिउँसो 3 बजेपछि बागमारा मध्यवर्ती सामुदायिक भवनको चौरमा सुरु हुनेछ। उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 खेल हुँदैछ। अपरान्ह 4:15 बजेपछि हुने पहिलो खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै बेलुका 8:00 बजेपछि हुने दोस्रो खेलमा 7 स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर र पुछारमा रहेको दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। चितवनको जुगडीमा भएको सवारी दुर्घटनामा 2 जनाको मृत्यु, 11 जना घाइते। निजामती कर्मचारी युनियनको नयाँ कार्य समिति चयनको लागि भएको मतदान सम्पन्न। नेकपा माओवादीसँग पार्टीगता गर्नु अनिवार्य रहेको ए माओवादी नेता भट्टराईको भनाई। धोबी गार्डको औचित्य अझै पनि रहेको तर्क। स्पेनमा एक महिला नेतृत्वको गोलीहानी हत्या। नाइजेरियामा अपहरणमा परेका बालिकाको खोजीमा अमेरिकी सेना सक्रिय। र सौराहामा जारी गैंडा कप फुटबलको पहिलो क्वार्टर फाइनलमा आज कावासोती र भण्डारा भिड्दै आइपिएलमा चेन्नई र राजस्थान तथा बेङ्गलोर र दिल्ली भिड्ने। हवस्त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ।